नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz इन्टरनेट लाइनमा www.radioarpan.com.np संसारभरि सुनिरहनु भएको साँझ 6:30 बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब स्थानीय समाचार विस्तारमा। 2070 सालको SLC परीक्षाको नतिजा सार्वजनिक भएको छ। यस वर्ष पनि निराशाजनक नतिजा आएको छ। परीक्षा नियन्त्रणकालले साना ठिमीका अनुसार नियमिततर्फ 43.92% अर्थात् 173,436 उत्तीर्ण भएका छन्। पोहोरको उत्तीर्ण प्रतिशत 41.57 थियो। विशिष्ट श्रेणीमा 18,110, पहिलो श्रेणीमा 43,637, दोस्रो श्रेणीमा 37,942 र तेस्रो श्रेणीमा 3,747 पास भएको कार्यालयले सुनाएको छ। त्यस्तै एक्जाम टेटतर्फ 14,591 अर्थात् 10.92% विद्यार्थी पास भएका छन्। यस वर्ष नियमिततर्फ 4,19,352 र एक्जाम टेटतर्फ 1,46,733 परीक्षा दिएका थिए। SLC को नतिजा सार्वजनिक भएपछि SLC टाइप गरी एक स्पेस दिएर सिम्बोल नम्बर लेखी 55,66 SMS गरेर थाहा पाउन सक्नुहुन्छ। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एउटा जातको राज्य सिद्धाएर अर्को जातको राज्य नखोजेको बताउनु भएको छ। यो माओवादीले कहिले पनि जातीय राज्यको कालत नगरेको उहाँले दावी गर्नुभयो। यो माओवादीले चितवनको शिवनगरमा आज आयोजना गरेको कार्यकर्ता भेलामा सम्बोधन गर्दै प्रचण्डले पहिचान सहितको संघीयताको सवालमा भने कुनै हालतमा सम्झौता नगर्ने बताउनुभयो। संघीयताको नाममा पहिचान बिनाको संघीयता माओवादीले स्वीकार गर्न नसक्ने उहाँले बताउनुभयो। आदिवासी जनजाति तथा उत्पीडित जनताको माग सम्बोधन गर्नका लागि पनि पहिचान सहितको संघीयता नै आवश्यक रहेको प्रचण्डको भनाइ छ। उहाँले विगतमा यी माओवादीलाई जातीय राज्य वकालत गरेको भन्दै विपक्षीहरूले विभिन्न किसिमको भ्रम फैलाएको आरोप लगाउनुभयो। तोकिएको समयमै संविधान निर्माण हुने भन्दै उहाँले दोस्रो संविधान सभाले पनि संविधान बनाउन नसके देशको स्वतन्त्रतामाथि खन्ती बस्ने खतरा रहेको बताउनुभयो। प्रचण्डले पहिलो संविधान सभामा सहमति नभएका विषय नै अहिले पनि विवादका रूपमा रहेकाले सबै दल गम्भीर बन्नुपर्ने बताउनुभयो। राज्य पुनर्संरचना र शासकीय स्वरूपको विषयमा सहमति नहुँदा पहिलो संविधान सभाबाट संविधान नबनेको स्मरण गराउँदै उहाँले यी विषयमा चाँडै सहमति गर्नुपर्नेमा जोड दिनुभयो। चुनावको मिति नजिकिँदै गर्दा चितवनमा प्रमुख दलहरूले प्रभावशाली नेताहरूलाई समर्थनका लागि ल्याउने क्रम बढेको छ। पूर्वी चितवनको एकमात्र सरकारी अस्पताल बकुलर रत्नकर अस्पतालमा सामुदायिक कुष्ठ रोग रेफरल क्लिनिक तथा असमर्थता केन्द्र सञ्चालनमा आउने भएको छ। केन्द्र सञ्चालनका विषयमा आज रत्नगरमा भएको अन्तर्क्रिया कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरका क्षय कुष्ठ अधिकृत जयराम देवाडेले सो केन्द्र सञ्चालन गर्न लागेको जानकारी गराउनु भएको हो। केन्द्र यही असार 1 गते आइतबारदेखि सुरु हुनेछ। कुष्ठरोग लागि औषधि सेवन गरिरहेका र खाइसकेपछि पनि समस्या पर्नेहरूलाई मध्यनजर गर्दै बकुल्लर रत्नगर अस्पतालमा सो सेवा सञ्चालन गर्न लागेको छे कुष्ठ अधिकृत देवाडेले बताउनुभयो। कुष्ठ रोगीको अवस्था कम गर्ने र रोगकै कारण अङ्गभङ्ग नहुन भन्ने उद्देश्यका साथ सेवा सञ्चालन गर्न लागेको उहाँले बताउनुभयो। चितवन जिल्लामा यो सेवा पहिलो पटक सञ्चालन ल्याउन लागिएको हो। जिल्लाको अन्य क्षेत्रको तुलनामा पूर्वी चितवनमा तुलनात्मक रूपमा कुष्ठ रोगी रहेकाले रत्नगरलाई केन्द्रमा राखेर यो सेवा सुरु गर्न लागिएको दवाडीले जानकारी दिनुभयो। सुँदा थाहा नहुनु, फुर्सो दाद आउनु, दाँत नचिलाउनु कुष्ठ रोगको लक्षण हो। कुष्ठ रोग पत्ता लगाउन पनि सजिलो हुने र नियमित औषधि सेवन गरी निको हुने गर्छ। चितवनमा 10 वर्ष अघि 1,000 को हारिमा कुष्ठरोगी रहे पनि अहिले भने 50-51 जना मात्र कुष्ठरोगी रहेको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्क रहेको छ। कुष्ठ अधिकृत दवाडीका अनुसार कुष्ठरोगीको भ्याक्सिन नहुने हुँदा यो रोग उन्मूलन नहुने तर निवारण भने गर्न सकिन्छ। पूर्वी चितवनमा केही रोगीको अङ्गभङ्ग भएको र बालबालिकाहरूमा असमर्थता रहेका दवाडीले बताउनुभयो। कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका पदाधिकारी, अस्पतालका डाक्टर, स्थानीय स्वयंसेविका, पत्रकार लगायतको सहभागिता रहेको थियो। कृषि क्षेत्रका समस्या समाधानमा सरकार उदासीन भएको भन्दै अखिल नेपाल किसान संघ क्रान्तिकारीले सरकारको ध्यानाकर्षण गराएको छ। आफ्नो केन्द्रीय कार्यक्रम अनुसार आज अखिल नेपाल किसान संघ क्रान्तिकारी चितवनले पनि जिल्ला प्रशासनकाले चितवन मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो। खेतीको समय सुरु भइसक्दा पनि राज्यले खेतीका लागि आवश्यक मल व्यवसन अनुदान उपकरण प्रविधि सिंचाइ लगायतका कृषि उपज उपलब्ध नगराएको भन्दै अखिल नेपाल किसान संक्रान्तिकारका केन्द्रीय उपाध्यक्ष भूमेश्वर कणेलले बताउनुभयो। उहाँले तत्काल कृषकको समस्या समाधानमा सरकारले चासो देखाउन माग गर्नुभयो। केन्द्रीय कार्यक्रम अनुसार तत्कालीन र दीर्घकालीन गरी 69 बुधे मागसहितको ज्ञापन पत्र बुझाएका छन्। चितवन जिल्लामा सम्भावना बोकेका व्यवसायिक कृषिका विभिन्न क्षेत्रका किसानलाई संरक्षण गर्नुपर्ने, भारतबाट आयात गरिने कृषिजन्य उपभोग्य वस्तु रोक लगाउनुपर्ने, सुकुम्बासे कमैया गरिब किसानहरूलाई ऋण मुक्त गर्नुपर्ने, चितवन माडी गर्दी गाविस अन्तर्गतका वडा नम्बर 1 अमलिया र बगौडा गाविसको वार्ड नम्बर 5 स्थानीयलाई स्थानान्तरण गर्नुपर्ने लगायतका 69 बुधे माग पेश गरेका छन्। गणतन्त्र स्थापना पछिका सबै सरकारले वैज्ञानिक भूमि सुधारका लागि भनेर नीति र विधान बनाएको दावी गरे पनि व्यवहारिक कार्यान्वयन नहुँदा किसानहरू थप समस्यामा परेको शङ्का जिल्ला संयोजक लक्ष्मी प्रसाद नेउपानेले बताउनुभयो। भरतपुर नगरपालिकाले गरेको ठेकेदार मार्फत टेन्डर आह्वानको विरोध गर्दै आन्दोलनमा उत्रिएको फलफुलता तरकारी थोक व्यवसाय संघले आज व्यवसाय बन्द गर्दै भरतपुर नगरपालिका कार्यालयमा धरना दिएको छ। व्यवसाय बन्द गरेर बिहान 9:30 नगरपालिका कार्यालय पुगेका व्यवसायीहरूले मध्याह 12 कार्यालयको गेटमा बसेर धरना दिएका थिए। फलफुल तथा तरकारी थोक व्यवसायी संघको माग र आन्दोलनलाई उद्योग वाणिज्य संघ चितवन र घरबाल उपभोक्ता मञ्चले पनि समर्थन गरेको छ। धरना कार्यक्रम पछि बोल्दै उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष सहन प्रधानले उपनगरपालिका बनाउने नाममा व्यवसायीहरूलाई विस्थापित गर्न नमिल्ने बताउनुभयो। नगरपालिकाले कसैसँग सल्लाह सुझाव नलिई मन लाग्दी टेन्डर आह्वान गर्ने र भाडा बढाउने गरेको भन्दै उहाँले व्यवसायमा असर पर्ने काम नगर्न आग्रह गर्नुभयो। उद्योग वाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष राजु श्रेष्ठले फलफुल तथा तरकारी थोक व्यवसायको आन्दोलनमा संघको साथ रहेको भन्दै नगरपालिकालाई निर्णय फिर्ता लिन आग्रह गर्नुभयो। फलफुल तथा तरकारी थोक व्यवसाय संघका अध्यक्ष थिरुप्रसाद धितालले नगरपालिकाले व्यवसायलाई विस्थापित बनाएर अघि बढ्ने योजना बनाएकाले बाध्य भएर आन्दोलनमा उत्रनु परेको बताउनु भएको छ। संघर्षका कार्यक्रम अनुसार भोलि र पर्सि पनि बिहान 8 फलफुल तथा तरकारी थोक बजार पूर्ण रूपमा बन्द गरी बिहान 9:30 12 भरतपुर नगरपालिका कार्यालयमा धरना दिने उहाँले बताउनुभयो। असार 3 बिहान 8 फलफुल तथा तरकारी थोक बजार पूर्ण रूपमा बन्द गरी बिहान 9:30 साँझ 5 भरतपुर नगरपालिका कार्यालयमा धरना दिने, असार 4 फलफुल तथा तरकारी थोक बजार नानगढ लगायत देशैभरिका सम्पूर्ण फलफुल तथा तरकारी थोक बजार पूर्ण रूपमा बन्द गरी बिहान 9:30 भरतपुर नगरपालिका कार्यालयको गेटमा तालाबन्दी गर्ने र अझै पनि टेन्डर आह्वान गरिए असार 5 सर्वपक्षीय भेला आयोजना गरी थप कडा सङ्घर्षका कार्यक्रम तय गरिने सङ्घले जनाएको छ। भरतपुर नगरपालिकाले असार 1 लागू हुने गरी जेठ 15 सार्वजनिक सूचना जारी गरी करिब मासिक 11 लाख रुपियाँको खुल्ला टेन्डर आह्वान गरेपछि नानगढ लाइन्स चोक स्थित थोक बजारका व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले टेन्डर आह्वान तत्काल खारेज गर्न माग गरेका छन्। पश्चिम चितवनको जगतपुरका युवाहरूलाई पशुपालन व्यवसाय मार्फत आत्मनिर्भर बनाउन पशुपालन सम्बन्धी तालिम दिइएको छ। युवा तथा साना व्यवसाय स्वरोजगार कोष चितवनले जगतपुरका 25 युवालाई दिइएको 6 तालिममा दुनो गाई भैँसीको छनौट गर्ने तरिका, जीवाणु तथा वंशाणुगत रोगहरू र त्यसका रोकथामका उपायहरू, घाँस व्यवस्थापन जस्ता विषयमा जानकारी गराइएको छ। जगतपुर क्षेत्रमा रहेको अन्नपूर्ण दुग्ध सहकारी संस्थाले दैनिक 5,000 दुध सङ्कलन गर्दै आउनेले पनि जगतपुर क्षेत्रमा दुग्ध व्यवसाय फस्टाउँदै गएको सजिलै अनुमान गर्न सकिएको छ। जगतपुर क्षेत्रका युवालाई पशुपालन व्यवसाय अघि बढाउन अन्नपूर्ण दुग्ध सहकारी मार्फत 50 लाख ऋण प्रवाह गरिएको रोजगार कोषका जिल्ला प्रतिनिधि रामचन्द्र लम्सालले जानकारी दिनुभयो। जगतपुर क्षेत्रमा पशुपालन व्यवसाय गर्दै आएका कृषकले घाँस व्यवस्थापन मुख्य समस्या रहेको बताएका छन्। मौसमी घाँस घाँसको बिउको अभाव जस्ता कारणले गर्दा पशुपालन व्यवसाय चुनौतीका रूप चुनौतीका रूपमा दिखा पर्न थालेको कृषकहरूको बुझाइ छ। तालिममा सहभागी गीतानगर नौका विष्णु प्रसाद आचार्यले दुधको मूल्य कम हुनु लागत बढी पर्नुले किसानलाई मार परेको तालिममा सहभागी गीतानगर नौका विष्णु प्रसाद आचार्यले दुधको मूल्य कम हुनु लागत बढी पर्नुले किसानलाई मार परेको बताउनु भएको छ। उहाँले मकै सरी सामा नेपियर डाला घाँसको खेती गरिए पनि पशुका लागि घाँस प्राप्त हुन नसक्दा उत्पादनको कमी आउन सक्ने बताउनु भएको छ। गाई भैँसी पालनमा देखा पनि थुनिलो बाँचोपन पाडा बाछा व्यवस्थापनको मुख्य समस्याले कृषकहरू चिन्तित बन्ने गरेका छन्। अमर उच्च मावि पठ्यानीका भेटनरी डाक्टर अर्जुन चापागाईले पशुपालन व्यवसायले आत्मनिर्भर बन्न सकिने भए पनि जानकारी लिएर पशुपालन गरी आमदमीमा वृद्धि गर्न सकिने बताउनु भयो। उहाँले पशुपालन व्यवसायमा आउने चुनौतीको सामना गर्न स्वयं कृषकहरू नै सक्षम बनाउन तालिम सुरु गरिएको बताउनुभयो। चितवनमा युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लगानी भएका मध्ये 75% रकम गाई पालन, माछा पालन, तरकारी खेती, बङ्गुर पालनमा लगानी भएको सुनाएको छ। नेपाल सरकारले 2065 सालबाट बेरोजगार युवाहरू आफ्नै देशमा लगानी गरेर आत्मनिर्भर बनुन् भनेर यो कोषको सुरुवात गरेको थियो। चितवनमा 2069 सालदेखि हालसम्म 16 सहकारीले 5.5 करोड बराबरको रकम युवाहरूलाई स्वरोजगार बनाउन लागिने गरेको छ। कोषका जिल्ला प्रतिनिधि रामचन्द्र लम्साले 3 वर्ष सम्झौताको कार्यक्रम सकिए लगत्ती नयाँ सहकारीलाई समेत थप्ने योजनामा रहेको बताउनु भएको छ। 650 जना युवाहरूले कोषबाट सहकारी मार्फत प्रभाव भएको ऋण लिएर व्यवसाय सुरु गरेका छन्। नेपाल आमा पार्टीका केन्द्रीय अध्यक्ष रोमलाल गिरीले माघ 8 गते संविधान बन्ने नबन्नेमा अझै शङ्का भएको दावी गर्नुभएको छ। संविधान बन्छ भनेर मत भन्न सक्दिन, उहाँले भन्नुभयो, माघमा पनि संविधान बन्दैन। चितवन क्षेत्र नम्बर 4 मा असार 8 गते हुने उपनिर्वाचनको प्रचार प्रसारका लागि चितवनमा आएका अध्यक्षले दलहरू अझै पनि पदमोहमा नै अल्झिएको बताउनुभयो। उहाँले देश र जनताको हितका लागि आमा पार्टीको सुनमा भएको भन्दै देश बचाउन आमा पार्टीलाई मतदान गरी विजयी गराउन क्षेत्र नम्बर 7 का स्थानीय वासीहरूलाई आग्रह समेत गर्नुभयो। यसैबीच आमा पार्टीले पनि चितवनमा चुनावी प्रचारलाई तीव्रता दिएको चुनावी प्रचार अन्तर्गत आज भरतपुर नगरपालिका र शारदा नगर र शिवनगरका विभिन्न ठाउँहरूमा चुनावी प्रचार प्रसार सम्पन्न भएको छ। सो अवसरमा आमा पार्टीका तर्फबाट चितवन क्षेत्र नम्बर 4 का उम्मेद्वार कृष्ण प्रसाद वाडीले देशको स्वाधीन रक्षाका लागि आफूलाई मतदान गर्न आग्रह गर्नुभयो। हेटौँडा स्कुल अफ म्यानेजमेन्टले विश्वकप अवधिभर विद्यार्थीलाई क्याम्पस ड्रेसको सट्टा आफूलाई मनपर्ने देशको जर्सी लगाउन छोड दिएको छ। अनिवार्य ड्रेस लगाउनु पर्ने नियम भए पनि क्याम्पसले विश्वकप अवधिभर विद्यार्थीलाई छोड दिएको सुनाएको छ। विश्वकपका बेला विद्यार्थीहरू आफूलाई मनपर्ने देशको जर्सी लगाउन रुचाउने भएकाले क्याम्पसले नियम कुकुलो गरिदिएको क्याम्पसका संयोजक राम पण्डित खनालले बताउनुभयो। क्याम्पसले छोड दिएपछि विद्यार्थीहरू आज विभिन्न देशका जर्सी लगाएर क्याम्पस पुगेका थिए। धेरै जसो ब्राजिलका र अर्जेन्टिनाका जर्सीमा क्याम्पसमा पुगेका थिए। त्यसै गरी हेटौँडा स्कुल अफ म्यानेजमेन्टका प्रमुख पुरन बहादुर जोशीले विश्वकपका खेलमा विजयी टिमको सही अनुमान गरीमा गोलापर्थबाट 1 जनालाई विजयी देशको जर्सी उपहार दिने गर्नुभएको छ। आधुनिक राष्ट्रिय उच्च माविका विद्यार्थीहरू मध्येबाट विजेता देशको नाम मिलाउनेलाई उपहार दिने उहाँले बताउनुभयो। नलप्रासीको देवसुली 15 मा ट्र्याक्टरको ठक्करबाट पैदल यात्रु बालकको मृत्यु भएको छ। सालघारीमा बाटो काट्न लाग्दा लो एक थ 1269 नम्बरको ट्र्याक्टरको ठक्करबाट घाइते भएका 13 वर्षका साधन वेकको उपचारका क्रममा मृत्यु भएको हो। उनको दुमकौली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरीकाले नलपुरले सुनाएको छ। यसैबीच मकनपुरको बसामाडी 5 मा बस र ट्रक आपसमा ठुकिँदा 11 जना घाइते भएका छन्। जनकपुरबाट काठमाडौँका लागि छुटेको नापख 274 नम्बरको बस र टोनाबाट नानगढका लागि छुटेको नातिन ख 7908 नम्बरको ट्रक गैराती आपसमा ठुकिँदा बसका 9 जना यात्रु तथा ट्रकका चालक र सहचालक घाइते भएका हुन्। घाइते मध्ये 8 जनाको हेटौँडा अस्पताल र 3 जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरीकारले मकनपुरले सुनाएको छ। अब पालो अर्पण सुनावासको अर्पण सुनावासमा हाम्रो प्रश्न छ, हेटौँडा स्कुल अफ म्यानेजमेन्टले विश्वकप अवधिभर विद्यार्थीलाई क्याम्पस ड्रेसको सट्टा आफूलाई मनपर्ने देशको जर्सी लगाउन छोडिदिनुलाई तपाईँ के भन्नुहुन्छ? ए विश्वकप फुटबलको समर्थन बे चर्चा कमाउने मेसो से विवादमा तानिने काम। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ, जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौं। पालो ट्राफिक खबरको यति बेला नानगढ हेटौँडा वीरगञ्ज सडक खण्ड खुल्ला छ, त्यसै गरी नानगढ मुगलिन मुगलिन नौबिसे काठमाडौँ सडक खण्ड मुगलिन द मौली पोखरा सडक खण्ड र नानगढ प्रासे बुटवल सडक खण्ड पनि खुल्ला छ। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 चौक चितवन, फोन नम्बर 0656 63 0063, मोबाइल नम्बर 98 5 50 61 743। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम 41 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै भोलि बिहान पानी पर्ने र दिनभर काम लाग्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ। मौसम हेरी प्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। एस अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालय द्वारा जनहितका लागि जारी गरिएको हो। मौसम सम्बन्धी जानकारीसँगै हामी स्थानीय समाचारको अन्त्यमा छौँ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना दुर्घटना भएका छन् अनि सार्वजनिक चासोका विषयमा कुनै कार्यक्रमको आयोजना गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोला। हामीलाई सम्झने फोन नम्बर हो 0556 225 5363, फ्याक्स नम्बर 0556 5363, इमेल इन्टरनेटको सुविधा छ भने मेल गर्न सक्नुहुन्छ। मेल ठेगाना हो radio@gmail.com। हवस् त अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np पनि संसारभरि के साथ सुनिरहनु भएको साँझ 6:30 बजेको अर्पण स्थानीय समाचार सकियो। सुजिता हमाल बिदा भए, नमस्कार।